मेगाहर्जमा सुन्न नभुल्नु होला कार्यक्रम लोकसंकार। अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम लोकझंकार। नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु तपाईँलाई कार्यक्रम लोक झङ्कारमा। कार्यक्रम लोक झङ्कार लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोक झङ्कारलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम हरेक दिन आउने गर्छ। बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको समयमा हामी उपस्थित हुने गर्दछौँ र हामी लोकझङ्कार कार्यक्रममा कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ। आजको यो शनिबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। तपाईँले वनपाका गर्दा गुनगुनाउने लोक भाकाहरूलाई हामी कार्यक्रममा स्थान दिने गर्दछौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर त्यो गर्मीको मौसममा थोरै भए पनि तपाईँलाई शीतल दिने कोसिस गर्नेछु। कोही श्रोता मित्रहरू खाना खान लाग्दै हुनुहुन्छ होला, कोही कोही भर्खर मेलापातमा गएर फर्किरहनु भएको होला, बिहानको मेलापात गरेर जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँले कार्यक्रम लोकझङ्कारको बसाइमा हुनुहुन्छ, तपाईँलाई मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। आजको यो शनिबारे बसाइमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछु। तपाईँले नै मन पराउनु भएका, तपाईँले नै रुचाउनु भएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछु। कार्यक्रमको सुरुवातमा एउटा भाकालाई अगाडि सार्न चाहन्छु। विनोद लामा अनि जुनाश्रीको सुमधुर आवाजमा सजिएको लोक भाका हिजो माया दियो, यो भाका बज फेरि कार्यक्रममा उपस्थित हुने नै छौ। Hey हिजो माया दियो आज सम्झी रुने बनायो, विनोद लामा अनि जुनाश्रीको सुमधुर आवाजमा सजेको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। आजको यो शनिबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ भने प्राविधिक कक्षबाट मलाई साथ मिलिरहेको छ हरराज र म चाहिँ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस। र कार्यक्रममा आजको यो शनिबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। र कहिले हामी नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ। र यो कार्यक्रम लोकझङ्कारको बसाइमा हामी फरक फरक दिन फरक फरक प्रस्तुतिको साथ उपस्थित हुने गर्दछौँ। र ढिला नगरिकन फेरि पनि यो क्रमलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा सुमधुर भाकाबाट। भाका रहेको छ विष्णुमाया गुरुङ अनि शक्तिचन्दको सुमधुर आवाजमा सजिएको लोक भाका तिम्रो आँखै बेमानी। यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ, विश्रामपछि फेरि उपस्थित हुने नै छु रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम लोकझङ्कारको बसाइ सँगै रहनुहोला। नमस्कार, म लोक तथा दोहोरी गायक पशुपति शर्मा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज, अर्पण सबैका लागि सधैँका लागि। सराट करते बोट हल जाओ, मान्छे छान्नु पर्छ पुर्याउ है विचार भोट हल्ल जाऊ यही 2071 साल असार 8 गते चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर 4 मा हुने संविधान सभा सदस्य उपनिर्वाचनमा मतदान गरी आफ्नो मताधिकारको प्रयोग गरौँ। निर्वाचन आयोग। अब आकर्षक घडेरीका लागि जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तरतर्फ कङ्कालीकोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल 9845549728 प्रेम हिमाली चैनपुर मोबाइल 9845568075 र दीपक बस्नेत चैनपुर मोबाइल 9845597258। पूर्वी चितवनमा नै पहिलो पल्ट ब्याङ्किङ ट्रेनिङ मोडर्न कम्प्युटर एन्ड एजुकेशन सेन्टरमा हाम्रा विशेषताहरू ख्याति प्राप्त बैंकका म्यानेजरहरूबाट कक्षा सञ्चालन गरिने प्रोजेक्टरको माध्यमबाट प्रयोगात्मक पद्धतिका साथ सिकाइने ब्याङ्किङ ट्रेनिङ लिनेहरूका लागि इन्टर्नको व्यवस्था मिलाइने साथमा एकाउन्टिङ प्याकेज लगायत कम्प्युटरका सम्पूर्ण कक्षाहरू पनि सञ्चालन हुँदैछ। सम्पर्क मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टर रत्नगर 1 बकुलहर नगरपालिका गेट सँगै फोन नम्बर 0556561000 मोबाइल 9845140 र 9845043956। हेर यो दुब्लाको सुकेरै जाने भो, न खान्छ दुध न खान्छ घिउ, अनि कहाँबाट लाग्छ त हे कान्छा तेरो जिउ? क्यार पर त कसरी लाग्छ जिउ त्यो चाहिँ भन्नुहोस् न। न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी सपमा जानु पर्छ। हामी कहाँ दुध, दही, घिउ, पनिर, नौनी घिउ, चिज तथा दुधबाट उत्पादित अन्य परिकारहरू साथै बेकरी आइटम, केक, बर्थडे केक, आइसक्रिम, कुल्फी, लस्सी, जुस र चिया कफी पाइन्छ। सम्पर्क न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी सप रत्नगर बकुलर चोक मोबाइल 9845594489 र 9841517214। स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू खुद्रा तथा थोक खरिदलाई सौरा चोकमा झरो न्यू पर्वत पुस्तक पसला ए रत्नगर क्षेत्रकै आशाला। हजुर, हामी कहाँ स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू अफिसका लागि मसलन्द खेलकुद सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क न्यू पर्वत पुस्तक पसल एन्ड स्टेसनरी रत्नगर 1 सौरा चोक चितवन फोन 0556560386। ओहो दाई नमस्कार। नमस्कार भाइ, कता हिँड्नु भयो? आउनुहोस् बसौँ एकैछिन। छोरोले विदेशबाट पैसा पठाएको रहेछ, यो साल घर बनाऊ अर्को साल बुहारी भित्राउनु होला भन्छ। त्यसैले छट सिमेन्ट, जस्ता पाता, रङरोगन, पानी टङ्की, सेनेटरीका सामान, कब्जा काँटी बन्दोबस्त गरौँ कि भनेर हिँडेको। साँच्ची कहाँ जानु पर्ला भाइ? तपाईँलाई थाहा छैन, टाँडी चोकबाट 500 मिटर उत्तरतर्फ हाई स्कुल रोडमा हाम्रै तिलक सरको पौडेल हार्डवेयर एन्ड सेनेटरी फर्म छँदैछ नि। सुपथ मूल्यमा घर निर्माणका लागि आवश्यक गुणस्तरीय सामान पनि त्यही पाइन्छ, अझ होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क पौडेल हार्डवेयर एन्ड सेनेटरी फर्म रत्नगर 2 हाई स्कुल रोड टाढे प्रोप्राइटर तिलकराज शर्मा पौडेल विज्ञान पौडेल फोन नम्बर 0556562016 मोबाइल 9855062016 र 9841396673। सिद्धार्थ रेफ्रिजरेशन मा सीजी एयर कन्डिसन न्यू इयर धमधमाका सिजी एयर कन्डिसन खरिद गर्दा 19 इन्चको एचडी एलईडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ। साथमा हामी कहाँ सिजी, चिगो, बेको, हुन्डाई, एलजी ब्रान्डको एसी तथा जेनेरेटर, टिभी, फ्रिज, डिप फ्रिज सुपथ मूल्यमा पाइन्छ। एक वर्ष वारेन्टी, पाँच वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ। सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन, रत्नगर 1 सौराहा चोक टाढी। फोन नम्बर 0556625514, मोबाइल 98551 61 162 र 98450 65 670। छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौँ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डीफोर, घाउ, खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हातखुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हातखुट्टामा धेरै पसिना आउने, नाउँको समस्या, सोराइसिस, सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण, यौनरोग सम्बन्धी शीघ्र पतन, स्वप्न दोष, गोनोरिया, धातुरोग, भिरिङ्गी, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन। फोन 0556603141, एम्बुलेन्स 98455 64 222। हामी सबले मन पराउने रेडियो अर्पण है नर हतानी हतानी ए हामी सबले मन पराउने रेडियो अर्पण है नर हामीलाई छ हजुरको माया हजुरलाई छैन र जवानीको खेल हाँसो कतै आँसु भेल जवानीको खेल हाँसो कतै आँसु भेल जवानीको खेल नमस्कार, म लोकदोहोरी गायिका राधिका हमाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो, रेडियो अर्पण 104.5 MHz, अर्पण सबैका लागि सधैँका लागि। व्यावसायिक विश्रामपछि तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम लोकझङ्कार र आजको यो शनिबार व्यवसायमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। हामी कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ र हामी फरक दिन फरक फरक प्रस्तुतिको साथ उपस्थित हुने गर्दछु। आजको यो शनिबार व्यवसायमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। ढिला नगरीकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु। अर्को एउटा भाकाबाट मन्जु पौडेल अनि रामजी खाँडको सुमधुर आवाजमा सजिएको लोक भाका रहेको छ, धुवासरी भन्ने भाका। अब क्रममा तपाईँको लागि मायाले मेटेको तिमी र म लुकेरै भेटेको थाहा पाएछन् गाउँमा तिमीलाई धर्म भएको छु रोसरी फैलेछ मनको बहा फुकाउँदा फुकाउँदा मनको कुरा सुटुक्क सुनाको था पाए छन् गाउँमा लौ था पाए छन् गाउँमा था पाए छन् गाउँमा तिमीलाई तर्म भएको छोरोसरी फैले छ तिमीलाई तर्म भएको छोरो कसले देख्छ खै कसले सुन्छ भन्ने गर्छन् भित्ताको कान हुन्छ था पाए छन् गाउँमा गने गने गने गने ता आधी हुरी चलेर छाल भएको था पाए छन् गाउँमा लौ था पाए छन् गाउँमा था पाए छन् गाउँमा तिमीलाई तर्म भएको छोरोका दुवासरी फैले छ तिमीलाई तर्म भएको छोरोका दुवासरी फैले छ था पाए छन् गाउँमा तिमी लाइटर म भएको चुरोट धुवासरी फैलेछ कुरो त रामजी खान अनि मन्जु पौडेलको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। यिनै भाकाहरू प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि लोकझङ्कार कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि विशेष आभार प्रकट भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि पृष्ठभूमिमा पिरति सफल होस्। गोकर्ण राणा अनि पूर्णकला विसीको यो लोक भाकालाई अगाडि बढाउँदै बिदा हुन्छु। नमस्कार। देशमा बनो संविधान मायालाई दिन्छु अनि आधा देशैलाई सुम्पिन्छु दुईटा भर माछु पर्दो वैदेशिक रोजगार का लागि दक्षिण कोरिया।